बिस्मिल्लाह रहमान रहीम। अज़ीज़ नाज़िन सलाम अलैकुम। मैं हूँ साजिद रिज़वी, आप सबका खैर मकदम करता हूँ। जी हाँ नाज़िन, विलादत बा सआदत खातून जन्नत जनाब फ़ातिमा जहरा सलामुल्लाह अलैहा की विलादत के मौके पर आप सबको चैनल विन की तरफ से बहुत बहुत मुबारकबाद पेश करते हैं। और हमेशा की तरह हमारी इस बार भी यही दुआ है कि इस ख़ास दिन और इस ख़ास मौके पर खुदा बंदे आलम से कि आपके घर को, आपके दामन को खुशियों से भर दे। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं, फ़ातिमा मेरा टुकड़ा है, मेरी आँखों का नूर है। और जी हाँ नाज़िन, हम सब जानते हैं कि जब भी जनाब फ़ातिमा ज़हरा सलामुल्लाह अलैहा रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के सामने तशरीफ़ लाती थी, रसूल खुदा तस्लीम के लिए खड़े हो जाया करते थे। तो जी हाँ नाज़िन, इस विलादत के मौके पर यहाँ पर चैनल विन के ज़रिए एक महफिल का आगाज़ किया गया है। आज विलादत का दिन है, हम सब के घर में खुशी है, और इस खुशी को चार चांद लगाने के लिए आज हम यहाँ चैनल विन के ज़रिए आपके घर में पहुँचे हैं कि आपकी खुशियों को दोबाला किया जाए। तो सबसे पहले मैं आवाज़ देना चाहूँगा कि हमारा दस्तूर होता है कि जब भी हम कोई प्रोग्राम का आगाज़ करते हैं, शुरुआत करते हैं, तो जिसकी विलादत होती है उसकी तारीफ़, उसकी फजीलत, उसके बारे में बयान किया जाए। तो जाहिर सी बात है जनाब फ़ातिमा ज़हरा सलामुल्लाह अलैहा की आज विलादत का दिन है, हम सब के लिए बड़े ही अजीम दिन है, बहुत ही खुशी का दिन है। तो सबसे पहले मैं चैनल विन की तरफ से आप सबको शहज़ादी जनाब फ़ातिमा ज़हरा सलामुल्लाह अलैहा की विलादत के मौके पर बहुत बहुत मुबारकबाद पेश करता हूँ। जी हाँ नाज़रीन, आपने देखा कि यहाँ पर हमारे साथ जो है महफिल में शायर भी आ चुके हैं, तो वक्त हो चला है कि हम आगाज़ करें इसका। तो समाज फरमाइएगा, तस्करा फातिमा जहरा का ज़रा हो जाए, तस्करा फातिमा जहरा का ज़रा हो जाए, क्या हकीकत है, क्या हकीकत है, ज़माने को बयां हो जाए, क्या हकीकत है, ज़माने को बयां हो जाए, उससे अल्लाह हो नबी हो नहीं सकते राज़ी, उससे अल्लाह हो नबी हो नहीं सकते राज़ी, जिससे शहज़ादी ये कौनैन खफा हो जाए, जिससे शहज़ादी ये कौनैन खफा हो जाए। यकीनन ये कहना गलत नहीं होता है कि अगर सारे दरख्त कलम बन जाएं और सारी समुंदर स्याही बन जाएं तो अहले बैत के बारे में अगर जितना भी लिखा जाए वो सब कम पड़ जाता है, यानी हम उनकी फजीलत को नहीं लिख सकते हैं, उनकी फजीलत को बयान नहीं कर सकते। बहरहाल लेकिन हम आपको सुनवाने जा रहे हैं, आपकी मुलाकात करवाने जा रहे हैं कि खासकर जैसा कि जनाब फ़ातिमा ज़हरा सलामुल्लाह अलैहा की विलादत का मौका है, तो सबसे पहले मैं आवाज़ देना चाहूँगा मौलाना आबिद रज़ा आबदी साहब को, जो आपके सामने जनाब फ़ातिमा ज़हरा की ज़िंदगी को देखते हुए कुछ दर्स हमारे नाज़रीन को और ख़ासकर यहाँ पर बैठे हुए लोगों को पहुँचाएँ। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله على رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين خاتم النبيين أبي القاسم محمد اللهم صل على محمد وعلى آل محمد والصلاة والسلام على أهل بيته الطيبين الطاهرين أما بعد فقد قال إمام الزمان جل الله تعالى فرجه الشريف فی ابنت رسول اللہ لی اسوت حسنہ۔ آئیے ناظرین اکرام، سب سے پہلے ہم آج کی مبارکباد اپنے وقت کے امام کی خدمت میں پیش کرتے ہیں، تمامی حضرات کی خدمت میں آج کی مبارکباد پیش کرتے ہیں۔ جیسا کہ آپ جانتے ہیں آج کا روز سعید، ولادت باسعادت صدیق طاہرہ راضیہ مرضیہ بطول شہزادی فاطمہ زہرا سلام اللہ علیہا کے مناسبت سے آپ کی خدمت میں ہم پیش ہوئے ہیں۔ لہٰذا یہ سما وہ سما ہے کہ صرف اہل زمین ہی پر نہیں بلکہ یقیناً اہل آسمان بھی محو محفل ہوں گے۔ اور آپ دیکھیں، میں آپ کی خدمت میں اس لمحے کو پیش کروں جو شہزادی کی ولادت کے لیے علماء نے لکھا۔ علماء کہتے ہیں چونکہ جناب خدیجہ الکبریٰ سلام اللہ علیہا اپنے اہل کے لوگوں کو، اپنے قبیلے کے لوگوں کو چھوڑ کر رسول تک چلی آئی تھی، لہٰذا ان کی قبیلے کی عورتوں نے رسول خدا کے عقد کے بعد جناب خدیجہ الکبریٰ سلام اللہ علیہ سے بائیکاٹ کر لیا، اور خاص کر اس وقت شہزادی کا ساتھ نہ دیا جس وقت شہزادی دو عالمیان شکم جناب خدیجہ الکبریٰ سلام اللہ علیہ میں تھی۔ لیکن अज़ान गिरामी, एक जुमला में ज़रूर कहूँगा कि अरब की उन औरतों ने शहज़ादी खदीजतुल कुबरा सलामुल्लाह अलैहा का साथ ना दिया, लेकिन तारीख़ शाहिद है कि उस वक्त पर कि जब विलादत का ऐन वक्त था, आसमान से जनाब मरियम, जनाब हुआ, जनाब सारा तशरीफ़ लाई और शहज़ादी की विलादत अमल में आई। या यूं कह लिया जाए कि परवरदिगार आलम का ये बेहतरीन इंतज़ाम था कि शहज़ादी वो शहज़ादी थी जो इन्नमा युरीदुल्लाह लियुज़हिबहुम रिस्सा अहलल बैत की मिज़दाक़ थी। परवरदिगार चाहता था कि विलादत से नजाजत इनसे दूर रहे, लिहाजा ये परवरदिगार का एक अजीब जानगामी इंतज़ाम था कि शहज़ादी की विलादत में भी पाकिजगी का ख्याल रखा। और आप गौर करें, अजमतों के लिए, शहज़ादी के लिए इतना ही काफ़ी है कि हर लड़की जब ज़िंदगी में या इस दुनिया में कदम रखती है, यकीनन वो तीन मराहिल तय करती है। पहले मरहले में वो किसी की बेटी है, अगले मरहले में वो किसी की जौजा बन जाती है, और फिर तीसरे और आखिरी मरहले में वो किसी की माँ होती है। और आप देखें, इस्लाम ने औरतों को क्या मर्तबा अता किया है, क्या मंजिलत अता की है। आप गौर करें कि जब ये किसी की बेटी है तो रिवायतें, और ख़ुसूसन रसूल मकबूल हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं कि परवरदिगार आलम ने बेटी को बाप के लिए रहमत करार दिया। यानी जब ये पहले मरहले में है तो अपने बाप के लिए रहमत बनकर आती है, जब ये दूसरे मरहले में जाती है तो अहदीस कहती है कि अब इसने अपने शौहर के निसफ़ ईमान को, निसफ़ दीन को मुकम्मल कर लिया है। ये उसका दूसरा मरहला है। और जब तीसरे मरहले में पहुंचती है तो वहाँ जाकर जब किसी की माँ होती है तो फिर हदीस रसूल आगे बढ़ के कहती है, अलजन्नतो तहतल अक़दाम उम्महात, जन्नत माओ के पैरों के नीचे रख दी गई है। तो हर बेटी, हर बीवी और हर माँ को मज़हब इस्लाम ने बराबर से हक़ दिया है और बराबर से उनके हकूक़ को उन तक पहुँचाया है। लेकिन ये जो गुफ्तगू थी, हर उस लड़की के लिए, हर उस माँ के लिए, हर उस बीवी के लिए थी जो आम है। लेकिन आप शहज़ादी की अज़मतों का अंदाज़ा लगाएं कि जब शहज़ादी दुनिया में आई तो ऐसे बाप के लिए रहमत बन के आई जिसके लिए कुरान कह रहा है, वमा अरसलना का इल्ला रहमतिल आलमीन, ए मेरे हबीब, हमने तुम्हें रसूल नहीं बनाया मगर ये कि रहमतुल आलमीन बना के दुनिया में भेजा। रहमत बनी तो ऐसे बाप के लिए जो कायनात के लिए रहमत है, या जुमले को समेट के यूं कह लूँ, दुनिया के लिए जो रहमत बन जाए उसे मोहम्मद कहा जाता है, और मोहम्मद के लिए जो रहमत हो जाए उसे फ़ातिमतुज़्ज़हरा सलामुल्लाह कहा जाता है। और जब ये बेटी किसी की बीवी बनती है तो हमने आपकी खिदमत में पेश किया कि जौजा की हैसियत से ये ईमान की निसफ़ ईमान की ज़िम्मेदार करार पाती है। अब गौर करें, आप महसूस करें शहज़ादी की अज़मतों को कि ऐसे शौहर के लिए जौजा बन के आई जिसके लिए रसूल मुतअद्दिद मरतबा फरमाते हुए सुने गए हैं कि अली कुल ईमान है, ईमान की ज़िम्मेदार बन के आई, निसफ़ ईमान की ज़िम्मेदार करार पाई, तो ऐसे शौहर के लिए जिसे कुल ईमान करार दिया गया। और जब यही लड़की, जो कभी लड़की थी, कभी किसी की बेटी थी, कभी किसी की जौजा बनी, और जब तीसरे मरहले में माँ बनती है, तो हमने कहा कि रसूल की हदीस अल जन्नतो तहतल अक़दाम उम्मात, जन्नत माँ के पैरों के नीचे, यानी हर बच्चे की जन्नत उसके माँ के पैर के नीचे करार दे दी गई है। हज़ारों सलाम व अज़मत शहज़ादी को कि ऐसे बच्चों की जन्नत को लेकर आई जिसके लिए रसूल फरमाते हुए दिखाई देते हैं, अल हसन वल हुसैन सैयदा शबाब अहल जन्ना, कि हसन व हुसैन जवाना ने जन्नत के सरदार है, जन्नत लाई भी तो ऐसे बच्चों के लिए जो जवाना ने जन्नत के सरदार है। तो शहज़ादी की अजमतें सबसे नुमाया हैं। हाँ, अलबत्ता आज विलादत का वक्त है, क्यों ना हम आपकी खिदमत में एक छोटा सा तोहफ़ा सीरत शहज़ादी से आपके हवाले करें, ताकि ये सबकी ज़िंदगी में, और जिस हदीस को मैंने अपना सरनामा सुकन करार दिया था उसमें इमाम ज़मान फरमा रहे हैं, ली इब्नत रसूलुल्लाह उस्वतुन हसना, कि रसूल की बेटी का किरदार मेरे लिए भी उसवा है, मेरे लिए भी नमूने अमल है। तो क्यों ना चलते चलते शहज़ादी की ज़िंदगी से कोई ऐसा दर्स ले ले जो शहज़ादी की तरफ से हमारी ज़िंदगियों के लिए तोहफ़ा करार पाए। अब देखें, ये रिवायत ख़ुद शहज़ादा इमाम हसन अलैहिस्सलाम से मनकूल है, जिसमें मौला फरमाते हैं कि अक्सर अवकात मैं रात की तारीखियों में उठता था तो मैं महसूस करता था कि मेरी माँ इबादत महराब इबादत में बैठी हुई इबादत फरमा रही है। एक वक्त میں کمرے کے قریب گیا، حجرہ عبادت کے قریب بڑھا تاکہ معلوم کر سکوں کہ میری والدہ آخر کر کیا رہی ہے، کس قسم کی عبادت کو انجام دے رہی ہے۔ جیسے ہی میں نے اپنے کانوں کو اس حجرے کے قریب دیکھا تو ایک عجیب کچھ جملے ہیں جو میری والدہ گرامی ارشاد فرما رہی ہے۔ کبھی کہتی ہے، پروردگارہ میرا پڑوسی بیمار ہے، اسے شفا عطا کر دے۔ پروردگارہ میرا فلا دوست ہے، اس کی اولاد نہیں ہے، اسے اولاد عطا کر۔ پروردگارہ فلا بہت زیادہ مجبور ہے، اس کی پریشانیوں کو دور کر دے۔ پروردگارہ فلا مفلس ہے، اسے مالدار بنا دے، اسے غنی کر دے۔ ہر ایک کے لیے میری والدہ نام لے لے کر دعا کر رہی تھی، اور میں کافی دیر تک کھڑا رہا اور میری والدہ سب کا نام، کبھی محلے والوں کا، کبھی رشتہ داروں کا، کبھی پڑوسیوں والوں کا نام لے لے کر دعا کر رہی تھی، اور اتنی دیر میں کھڑا رہا جب تک میری والدہ کی دعائیں ختم ہو گئیں۔ لیکن میں نے محسوس کیا کہ شہزادی نے کوئی دعا نہ اپنے لیے کی، نہ کوئی دعا اپنے بچوں کے لیے کی، نہ کوئی دعا اپنے والدہ گرامی کے لیے کی، نہ کوئی دعا اپنے شوہر کے لیے کی۔ امام حسن علیہ السلام کہتے ہیں، میں والدہ کی خدمت میں آگے بڑھا اور آگے بڑھ کے سوال کیا، اے والدہ گرامی، تب سے میں آپ کی دعائیں سن رہا ہوں، لیکن ایک بھی دعا آپ نے اپنے لیے نہیں مانگی، ایک بھی دعا آپ نے ہم لوگوں کے لیے نہیں مانگی، ایک بھی دعا بابا علی کے لیے نہیں مانگی، ایک بھی دعا نانا رسول اللہ کے لیے نہیں مانگی۔ تو ایک مرتبہ شہزادی نے عجیب جملہ ارشاد فرمایا جو شاید ساری دنیا کے لیے نمونۂ عمل قرار پائے، ساری دنیا اگر اس کی اتباع کرے تو دنیا کے بہت سے مسائل یوں ہی حل ہوتے دکھائی دے۔ آج ہماری شکایتیں ہوتی ہیں، آج ہم یہ کمپلینٹ کرتے ہیں کہ ہماری دعائیں قبول نہیں ہو رہی ہے، طرز دعا شہزادی کے در سے ہمیں ملا۔ شہزادی کہتی ہے، بیٹا جب میں دوسروں کے لیے دعائیں کرتی ہوں تو اللہ مجھے اتنا عطا کر دیتا ہے کہ شاید میں اپنے لیے مانگوں تو خدا اتنا نہ دے۔ یعنی شہزادی نے دعا مانگنے کا سلیقہ سکھا دیا۔ یہی شہزادی کی زندگی کا درس آج کی اس محفل کا ہمارے تحفہ قرار پائے گا کہ ہم جب بھی دعا کرنے بیٹھے، چاہے وہ تاریکی شب ہو، چاہے وہ نصف شب ہو، ہم کم سے کم اپنی دعاؤں سے پہلے دوسروں کے لیے دعائیں کرے، اللہ اس کے صدقے میں ہماری دعا کو قبول کر لے گا۔ اور اتنا ہی نہیں، شہزادی نے ایک جملہ اور فرمایا، بیٹا یاد رکھو، اجار ثم الدار، پہلے پڑوسیوں کا حق ہے، پھر گھر والوں کا حق ہے۔ لہٰذا یہ وہ دروس ہے جو ہمیں شہزادی کی زندگی سے دیکھنے میں آتے ہیں۔ اور ہمیں اگر آج آپ غور کریں، ایک جملہ میں آپ کی خدمت میں پیش کروں، ایک ڈاکٹر جب کسی مریض کو چیک کرتا ہے تو تین ذمہ داریوں کا انجام دیتا ہے، ایک تفتیش مرض کرتا ہے کہ اسے مرض کیا ہے، دوسرے وہ مرض کی روک تھام کے لیے دوائی لکھتا ہے، اور تیسرے مرحلے میں وہ ایسی دوائی لکھتا ہے کہ جراثیم اس کے اندر دوبارہ اس مرض کے آنے نہ پائے، جیسے کوئی ٹائیفائڈ کا مریض، جراثیم دوبارہ اس کے اندر آنے نہ پائے۔ آپ غور کریں، اس نے ایک آخری جو دوائی لکھی وہ جراثیم کے روکنے کے لیے۔ یقیناً آج ہمیں دنیا کی ہر ترقی میں، دنیا کے ہر قدم سے قدم ملا کے آگے چلنا ہے، لیکن چلنے سے پہلے اس بات کا خیال رکھنا ہے کہ سیرت اہل بیت کی ٹیبلٹ ہم ساتھ میں لے کر چلیں، زمانے کے ساتھ ساتھ رہے، لیکن زمانے کے جراثیم ہمارے اندر آنے نہ پائے۔ اور یہی شہزادی کی سیرت کا جانیے ہم بہترین پہلو آپ کی خدمت میں ہیں، اور ہم اور آپ کیا خود امام زمان کہتے دکھائی دے رہے ہیں، لی ابنت رسول اللہ ہے اسوۃن حسنہ، رسول کی بیٹی کا کردار میرے لیے بھی نمونہ عمل ہے۔ تو کیوں نہ ہم شہزادی کے کردار کو اپنے لیے نمونہ عمل قرار دے، زندگیاں بھی سنور جائے گی اور آخرت بھی سنورتے ہوئے دکھائی دے گی۔ واخر و دعوانا الحمدللہ رب العالمین۔ جی ہاں ناظرین، آپ نے دیکھا کہ جناب مولانا عابد رضا عابدی صاحب بہترین طریقے سے ہمیں، انہوں نے کم وقت میں اور بہت ہی مختصر وقت میں اگر دیکھا جائے تو کافی کچھ ہمیں بتا دیا۔ جو ان کی دو پوائنٹس مجھے بہت ہی اچھا لگا، پہلا تو یہ تھا کہ لوگ جو ہے پہلے اپنے لیے دعا مانگتے ہیں اور پھر جو ہے دوسروں کے لیے مانگتے ہیں، لیکن انہوں نے جناب فاطمہ زہرا کی سیرت بتائی سلام اللہ علیہ کی، کہ وہ دوسروں کے لیے دعا مانگ رہی تھی۔ اور یقیناً ہم سب کے لیے ایسا ہی ہونا چاہیے کہ اگر ہم خدا بندے عالم سے دوسروں کے لیے دعا کریں گے تو شاید خدا ہمیں پہلے وہ چیز نواز دے جو ہم دوسروں کے لیے مانگ رہے۔ دوسری چیز تھی جو آج کا بہت ہی اہم دور ہے کہ ہم پڑوسیوں کو اگنور کر دیا کرتے ہیں، یعنی اپنے پڑوسیوں کا حق ادا نہیں کرتے اس طریقے سے۔ تو جیسا کہ انہوں نے بتایا کہ پڑوسیوں کے اوپر بھی ہمیں زیادہ دھیان دینا چاہیے۔ میں اب آواز دینا چاہوں گا جناب محسن رضا صاحب سے جو اعظم گڑھ سے تعلق رکھتے ہیں، تو چلیے ان کا استقبال کرتے ہیں۔ سب سے پہلے آپ تمامی حضرات کی خدمت میں بی بی زہرا سلام اللہ علیہ کی ولادت با سعادت کے موقع پر مبارکباد پیش کرنا چاہتا ہوں اپنے استاد محترم جناب احسن رضا، جن کا تخلص آتش ہے، میں ان کا کلام آپ کے سامنے پیش کرنے کی سعادت حاصل کر رہا ہوں۔ کہ مدحت مل کہے جا जहां कीजे मिदहत मल कहे जहां कीजे खुम्स हर लफ्ज कादा कीजे खुम्स हर लफ्ज कादा कीजे कि तेरे ही दर पे आ गया बीबी तेरे ही दर पे आ गया बीबी मेरी किस्मत का फैसला कीजे मिदहत मल कहे जहां कीजे मिदहत मल। एक मनकबत समात फरमाएंगे हजरत। चमक उठे मेरी किस्मत का तारा फातिमा जहरा चमक उठे मेरी किस्मत का तारा फातिमा जहरा जरा सा आप जो कर दें इशारा फातिमा जहरा जरा सा आप जो कर दें इशारा फातिमा जहरा वो अभी ढूंढता है अपनी दस्तारे फजीलत को वो अभी ढूंढता है अपनी दस्तारे फजीलत को तेरे दर से किया जिसने कनारा फातिमा जहरा तेरे दर से किया जिसने किनारा फातिमा जहरा हुसूले मर्जी दावर है आसान शर्त है लेकिन हुसूले मर्जी दावर है आसान शर्त है लेकिन तेरी तस्बीह से हो इस्तिखारा फातिमा जहरा तेरी तस्बीह से हो इस्तिखारा फातिमा जहरा तेरे रूमाल में जाकर हुआ है रश्क जमजम ये तेरे रूमाल में जाकर हुआ है रश्क जमजम ये मेरी आँखों का पानी था जो खारा फातिमा जहरा मेरी आँखों का पानी था जो खारा फातिमा जहरा फलक पर महफिले अंजुम में उसकी बढ़ गई इज्जत फलक पर महफिले अंजुम में उसकी बढ़ गई इज्जत तेरे दर पर जो आया था सितारा फातिमा जहरा तेरे दर पर जो आया था सितारा फातिमा जहरा शबे में राज खालिक ने मोहम्मद को अता करके शबे में राज खालिक ने मोहम्मद को अता करके सहीफे की तरह तुमको उतारा फातिमा जहरा सहीफे की तरह तुमको उतारा فاطمہ زہرا برائے آدمیت جو سہارا بن کے آئے تھے برائے آدمیت جو سہارا بن کے آئے تھے برائے آدمیت جو سہارا بن کے آئے تھے دیا ہے ان کو بھی تم نے سہارا فاطمہ زہرا دیا ہے ان کو بھی تم نے سہارا فاطمہ زہرا چلی آئی کبھی سارا کبھی مریم کبھی فیضا چلی آئی کبھی سارا کبھی مریم کبھی فیضا مدد کو جب میری ماں نے پکارا فاطمہ زہرا مدد کو جب میری ماں نے پکارا فاطمہ زہرا میرے گیارہ اماموں نے جہاں سے تربیت پائی میرے گیارہ اماموں نے جہاں سے تربیت پائی میرے گیارہ اماموں نے جہاں سے تربیت پائی تیرا گھر ہے وہ عصمت کا ادارہ فاطمہ زہرا تیرا گھر ہے وہ عصمت کا ادارہ فاطمہ زہرا مقتدا سماعت فرمائے کہ جہاں میں در بدر کی ٹھوکریں کھاتا ہے وہ آتش جہاں میں در بدر کی ٹھوکریں کھاتا ہے وہ آتش جہاں میں در بدر کی ٹھوکریں کھاتا ہے وہ آتش تمہارا حق نہیں جس کو گوارا فاطمہ زہرا تمہارا حق نہیں جس کو گوارا فاطمہ زہرا چمکوں ہے میری قسمت کتارا فاطمہ زہرا ناظرین آپ سماعت فرما رہے تھے جناب محسن رضا صاحب جو اعظم گڑھ سے تعلق رکھتے ہیں انہوں نے بہترین اشعار کہے چمک اٹھے میری قسمت کا تارا فاطمہ زہرا چمک اٹھے میری قسمت کا تارا فاطمہ زہرا ذرا سے آپ جو کر دیں اشارہ فاطمہ زہرا یقیناً اہل بیت کا یہ ایسا در ہے کہ جو کوئی بھی اس در پر آیا ہے وہ کبھی خالی ہاتھ واپس نہیں گیا ہے اور ہم سب ان کے وسیلے سے ہمیشہ دعا بھی مانگتے ہیں اور قبول بھی ہوتی ہے تو ناظرین اب اسی اشعار کے ساتھ میں آواز دینا چاہوں گا سید ابو تمامہ عابدی صاحب جو فیض آباد سے تعلق رکھتے ہیں ان کو آپ سماعت فرمائیں گے حاضرین کلام السلام علیکم سب سے پہلے اس پرمسرت موقع کی مبارکباد تمام محبان اہل بیت کی خدمت میں پیش کرتے ہیں اور ہمارے وقت کے امام کی خدمت میں پیش کرتے ہیں حضرات سب سے پہلے میں آپ کو اپنی زندگی کی نایاب محنت ایک منقبت کی شکل میں شہزادی کونین کی خدمت میں پیش کرنا چاہوں گا ملاحظہ فرمائیں کہ ہو بیاں کس طرح تیری پوری عظمت فاطمہ ہو بیاں کس طرح تیری پوری عظمت فاطمہ خود خدائے دو جہاں ہے محو مدحت فاطمہ ہو بیاں کس طرح تیری پوری عظمت فاطمہ خود خدائے دو جہاں ہے محو مدحت فاطمہ تو اٹھ گئے تعظیم کو مسند سے فخرِ انبیاء اٹھ گئے تعظیم کو مسند سے فخرِ انبیاء اٹھ گئے تعظیم کو مسند سے فخرِ انبیاء انبیاء سے بھی ہے بڑھ کر تیری عزت فاطمہ اٹھ گئے تعظیم کو مسند سے فخرِ انبیاء انبیاء سے بھی ہے بڑھ کر تیری عزت فاطمہ تو ہے فرشتوں کو صدا منظور سرداری تیری ہے فرشتوں کو صدا منظور سرداری تیری کر رہے ہیں خود تیری جبریل خدمت فاطمہ ہے فرشتوں کو صدا منظور سرداری تیری کر رہے ہیں خود تیری جبریل خدمت فاطمہ تو سارے عالم کے لیے رحمت بنے ہیں مصطفیٰ سارے عالم کے لیے रहमत बने हैं मुस्तफ़ा और मोहम्मद के लिए हैं आप रहमत फ़ातिमा। सारे आलम के लिए रहमत बने हैं मुस्तफ़ा और मोहम्मद के लिए हैं आप रहमत फ़ातिमा। तो देखकर मुश्किल कुशा की दूर मुश्किल हो गई, देखकर मुश्किल कुशा की दूर मुश्किल हो गई, है असर रखती तेरे चेहरे की रंगत फ़ातिमा। देखकर मुश्किल कुशा की दूर मुश्किल हो गई, है असर रखती तेरे चेहरे की रंगत फ़ातिमा। तो बरसरे कौनैन हुज्जत हैं अइम्मा बिल यकीन। मिसरा बतौर ख़ास मुलाहिज़ा फरमाइए, ग्यारह इमाम की हदीस को नकल करने की कोशिश की है कि बरसरे कौनैन हुज्जत हैं अइम्मा बिल यकीन, है मगर बारह इमामों पर भी हुज्जत फ़ातिमा। बरसरे कौनैन हुज्जत हैं अइम्मा बिल यकीन, है मगर बारह इमामों पर भी हुज्जत फ़ातिमा। तो कर दिया क़ुरबान मोहसिन और दे दी पसलियाँ, कर दिया क़ुरबान मोहसिन और दे दी पसलियाँ, दीन की खातिर उठाई तूने ज़हमत फ़ातिमा। तो सैयदा खैरुन्निसा और ताहिरा के साथ साथ, सैयदा खैरुन्निसा और ताहिरा के साथ साथ हो गई उम्मे अबीहा तेरी शोहरत फ़ातिमा। सैयदा खैरुन्निसा और ताहिरा के साथ साथ हो गई उम्मे अबीहा तेरी शोहरत फ़ातिमा। सर कटा के कर लिया महफूज शहन दीन को, सर कटा के कर लिया महफूज शहन दीन को, रंग लाई करबला में तेरी मेहनत फ़ातिमा, रंग लाई करबला में तेरी मेहनत फ़ातिमा। तो आपके ही हुक्म के बस मुंतज़िर है मुंतज़र, एक नाजुक ख्याल है मुलाजा फरमाएं, आपके ही हुक्म के बस मुंतज़िर है मुंतज़र, अब नहीं होती गवारा तूले गैबत फ़ातिमा, अब नहीं होती गवारा तूले गैबत फ़ातिमा। तो ऐसा लगता है कि जैसे जामे कौसर लब पे हो, ऐसा लगता है कि जैसे जामे कौसर लब पे हो, है तेरी मिधत सराई में ये लज्जत फ़ातिमा। ऐसा लगता है कि जैसे जामे कौसर लब पे हो, है तेरी मिधत सराई में ये लज्जत फ़ातिमा। तो मक्ता मुलाजा फरमाइए, तमाम मुहिब्बान अहले बैत की तरफ से मक्ता बतौर ख़ास पेश करता हूँ कि है नहीं शायर किसी तरह का ख्वाहां आपसे, है नहीं शायर किसी तरह का ख्वाहां आपसे, चाहता है सिर्फ़ महशर में शफ़ात फ़ातिमा। है नहीं शायर किसी तरह का ख्वाहां आपसे, चाहता है सिर्फ़ महशर में शफ़ात फ़ातिमा। तो ये थे सैयद अबू तमामा आबदी, फैज़ाबाद से ताल्लुक़ रखते थे, जिन्होंने बेहतरीन अशार आपके सामने पेश किया। नाज़िन आपने समात फरमाया, जिन्होंने काफ़ी खूब कहा और बहुत ही अच्छा मुझे पसंद आया वो, सर कटा के कर लिया महफूज शहन दीन को, सर कटा के कर लिया महफूज शहन दीन को, रंग लाई यूँ तेरी करबल में मेहनत फ़ातिमा। जी हाँ नाज़िन, यकीनन जब हम महफिल करते हैं, फर्श अज़ा बिछाते हैं या जश्न कायम करते हैं, तो हम सबको कहीं ना कहीं से वो ज़िक्र करबला का याद आ जाता है, जिसकी बदौलत आज हम यहाँ सब जमा हुए हैं। और यकीनन करबला ने इस्लाम को ज़िंदा किया है, दीन को ज़िंदा किया है, और हम सब उसे बहुत ही याद करते हैं और उसके पैगाम को हमारी कोशिश होती है कि हम आगे ले चलें। नाज़रीन समात फरमाएगा, खम थे फलक बतूल की ताज़ीम के लिए, खम थे फलक बतूल की ताज़ीम के लिए, उठते थे खुद रसूल भी तस्लीम के लिए, उठते थे खुद रसूल भी तस्लीम के लिए। तो जी हाँ नाज़रीन, इसी अशार के साथ मैं बुलाना चाहूँगा राहिल रिज़वी साहब को, जिनके बारे में मैं सिर्फ इतना कहना चाहूँगा, क्योंकि जिनके इंटरव्यू चैनल विन पे आपने देखे थे माह मुहर्रम में, बेहतरीन इंटरव्यू था कि एक नवा खान की क्या ज़िम्मेदारी होती है। आपके फीडबैक से हमें पता चला था कि उनके जो बयान थे, जो उनके व्यूज़ थे, जो उनके सजेशन थे, आपको बहुत पसंद आए थे। लेकिन आइए अब देखते हैं कि वो किस तरीके के अशार पढ़ते हैं, किस तरीके का उनका लहजा होता है। जब ये मरसिया खानी के लिए तो बहुत ही ज़्यादा फेमस है, नवा खानी के लिए भी आप सब जानते हैं। राहिल रिज़वी को आप समाज फरमाइए कि ये किस तरीके का अशार हमारे सामने लेकर आ रहे हैं, चलिए उनका इस्तकबाल करते हैं। बिस्मिल्लाह रहमान रहीम, तमाम मोमिनीन मोमिनात की खिदमत में मैं तहे दिल से विलादत जनाब फ़ातिमतुज़्ज़हरा अलैहिस्सलामुल्लाह अलैहा की मुबारकबाद पेश करता हूँ। इस पुरमसरत मौके पर मुंबई के मशहूर व मारूफ शायर जनाब कैसर अकील नौगानवी साहब के लिखे हुए चंद अशार आपके पेश खिदमत हैं। सिद्दीक ताहिरा है ये अज़रा बतूल है, यसरब की शाहज़ादी है बिन्ते रसूल है, तक़वे की राह इनके यहाँ का उसूल है, इस घर पे खास रहमत रब का नुज़ूल है। रिजवान खुल्द दर का यहाँ पासबान है, दरवाज़ा फातिमा कहे या आसमान है। शरहे कलाम पाक है जहरा की जिंदगी, किरदार इनका कुफ्र की जुल्मत में रोशनी, आईना मुस्तफा का है बेटी रसूल की, ये मकतबे नबी की पढ़ी और लिखी हुई। ईमान देखना है तो देखो बुतूल को, इस्लाम ढूंढना है तो ढूंढो बुतूल को, इस्लाम ढूंढना है तो ढूंढो बुतूल को। इस्लाम की है शान नबुवत की आबरू, जहरा का हर अमल है शरीयत की आबरू, कुरान किबरिया की बलाघत की आबरू, है फातिमा तमाम रिसालत की आबरू। मैं क्या बताऊँ आपको रुतबाब तूल का, कुरान पढ़ रहा है कसीदा तूल का, कुरान पढ़ रहा है कसीदा बुतूल का। जुल्फे है आके रहमते माबूद का सिहाब, ऐसी जमील जिस पे तसद्दुक हो आफताब, आंखें नहीं है इस्मत तत्हीर के है बाप, चेहरा के जिस पवारी हो अल्लाह की किताब, किस्सा तमाम फातिमा ऐसी हसीन है, ये कहकशाए हुस्न है पूरे जमीन है, किस्सा तमाम फातिमा ऐसी हसीन है, ये कहकशाए हुस्न है पूरे जमीन है, कौसर के जैसी पाक है अतहर है फातिमा, इस्मत का पाक साफ गुले तर है फातिमा, गोया तहारतों की पयंबर है फातिमा, काबा नहाए ऐसा समंदर है फातिमा, हूरे यहाँ कनीज की खुद आरजू करे, धोए अगर ये पाँव फरिश्ते वुजू करे, धोए अगर ये पाँव फरिश्ते वुजू करें। जहरा है पाक आया तत्हीर की कसम, मेमार कसरे हक है ये तामीर की कसम। तनवीर किरदगार की, तनवीर की कसम, कुरान की हदीस की तफसीर की कसम। जलवा जो अर्शे आज पे इनका बिखर गया, जहरा के दर पे जोहरा सितारा उतर गया। जहरा के दर पे जोहरा सितारा उतर गया। बाबा दे बुलंद सलवात। अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद। ये फातिमा का वाकया हम सब ने है सुना, आकर नबी से एक यहूदी ने ये कहा, ख्वाहिश है मेरी आए मेरे घर में फातिमा। शादी में जब ये पहुंची अजब मोजेजा हुआ, कितने यहूदियों को मुसलमान बना दिया, तौरात खान को हाफिज कुरान बना दिया, तौरात खान को हाफिज कुरान बना दिया। हाथों से उनके जौ का है आटा पिसा हुआ, रोटी उसी की ऐसी बनाती है फातिमा। अल्लाह जिनका करता है कुरान में तज़किरा, रोटी उन्हीं के हाथों की खाते हैं मुर्तज़ा। मेहनत ये फातिमा की करिश्मा दिखाती है, नाने जवे बतूल की खैबर उठाती है। मेहनत ये फातिमा की करिश्मा दिखाती है, नाने जवे बतूल की खैबर उठाती है। बहुत बुलंद सलवात। सदके में इनकी खल्क हुई सारी कायनात, अनमोल बेमिसाल है बिनते नबी की जात। किस्मत जो इनकी जान ले आजिज तसव्वुरात, कदमों के इनके धूल है लालो जवाहरात। फिजा कनीज आरे अबू ज़र गुलाम है, चांदी और सोना इनके गुलामों के नाम है, चांदी और सोना इनके गुलामों के नाम है। लारैब बेमिसाल है रुतबा बतूल का, कुरान की आयतें है असीदा बतूल का। तबलीग दी में इतना है हिस्सा बतूल का, ऐसर खुदा का दीन है सदका बतूल का। तामौत रखना याद ये फरमान रसूल का, राजी नहीं बतूल तो راضی نہیں خدا، تمات رکھنا یاد یہ فرما رسول کا، راضی نہیں بطول تو راضی نہیں خدا۔ بہت شکریہ، صلی اللہ علیہ وسلم۔ تو یہ تھے جناب راحیل رضوی صاحب۔ جی ہاں ناظرین، جیسے کہ میں نے کہا تھا، یقیناً یہ ملٹی ٹیلنٹڈ ہیں، ان کی نوحہ خوانی بہت اچھی ہوتی ہے، مرثیہ خوانی، اور آج آپ نے سنا کہ یہ بہترین انداز میں مدت جناب فاطمہ زہرا سلام اللہ علیہا کر رہے تھے۔ اور بہت ہی اچھے جو ایک بیت ہے جو مجھے یاد آ رہا ہے، جو میں آپ کے سامنے کہنا چاہوں گا، قصہ تمام فاطمہ ایسی حسین ہیں، قصہ تمام فاطمہ ایسی حسین ہیں، یہ کہکشائیں حسن ہیں، حورِ زمین ہیں۔ جی ہاں ناظرین، جناب فاطمہ زہرا سلام اللہ علیہا کے بارے میں جتنا کہا جائے، جیسے میں نے کہا تھا، بہت ہی کم تھا۔ جو بہترین انداز میں مدت جناب فاطمہ زہرا سلام اللہ علیہا بہترین اشعار آپ کے حوالے انہوں نے کیا، میں آواز دینا چاہوں گا جو بہترین انداز کے مالک ہے، جناب شمسی حیدر، جو اعظم گڑھ سے تعلق رکھتے ہیں۔ ناظرین کرام، السلام علیکم۔ آج کی اس پرمسرت موقع کی مبارکباد میں تمام حضرات خدمت میں پیش کرتا ہوں۔ آئیے میں اپنی گفتگو کا آغاز اپنے استاد محترم پروفیسر مجاہد حسین حسینی کے ان مصروں سے کرتا ہوں۔ مرضی خالق دو جہاں فاطمہ، مرضی خالق دو جہاں فاطمہ اور اس کے پیمبر کی جاں فاطمہ، مرضی خالق دو جہاں فاطمہ اور اس کے پیمبر کی جاں فاطمہ، کس میں جرت ہے احمد کو ابتر کہے، کس میں جرت ہے احمد کو ابتر کہے، جب ہے گیارہ اماموں کی ماں فاطمہ، کس میں جرت ہے احمد کو ابتر کہے، جب ہے گیارہ اماموں کی ماں فاطمہ۔ مصرع بطور خاص سماعت فرمائیں، راضیہ فاخرہ عالمہ سیدہ، راضیہ فاخرہ عالمہ سیدہ، اتنے اوصاف کی کہکشاں فاطمہ، راضیہ فاخرہ عالمہ سیدہ، اتنے اوصاف کی کہکشاں فاطمہ۔ مجھ سے ذکر زنان جہاں مت کرو، مجھ سے ذکر زنان جہاں مت کرو، یہ زمینیں ہیں سب آسماں فاطمہ، مجھ سے ذکر زنان جہاں مت کرو، یہ زمینیں ہیں سب آسماں فاطمہ، عارضی ہیں زمانے کی سب عورتیں۔ خدا قسم، عظیم مصرع ہے، عارضی ہے زمانے کی سب عورتیں، عارضی ہیں زمانے کی سب عورتیں، جاویداں جاویداں جاویداں فاطمہ، عارضی ہیں زمانے کی سب عورتیں، جاویداں جاویداں جاویداں فاطمہ۔ سوچ کر میں نے اپنا قلم رکھ دیا، سوچ کر میں نے اپنا قلم رکھ دیا، ذہن شاعر کہاں اور کہاں فاطمہ، سوچ کر میں نے اپنا قلم رکھ دیا، ذہن شاعر کہاں اور کہاں فاطمہ۔ آئیے ہم بارگاہ رب العزت میں دعا گو ہیں کہ چین دنیا میں ملے، راحت عقبا مل جائے، شدت عشق ملے، غم کا سلیقہ مل جائے، کاسہ دل لیے حاضر ہے در دولت پر، فاطمہ آپ کی اولاد کا صدقہ مل جائے۔ ہماری سب سے بڑی اور سب سے اہم دعا یہی ہے کہ خدایا ذکر کے صدقے میں امام زمانہ علیہ السلام کے ظہور میں تاجیل فرمائیں۔ وآخر الدعوانا ان الحمدللہ رب العالمین۔ تو ناظرین، آپ سماعت فرما رہے تھے جناب شمسی حیدر صاحب کو، جو بہترین اشعار آپ کے سامنے پیش کر رہے تھے۔ سوچ کر میں نے اپنا قلم رکھ دیا، سوچ کر میں نے اپنا قلم رکھ دیا، ذہن شاعر کہاں اور کہاں فاطمہ، ذہن شاعر کہاں اور کہاں فاطمہ۔ ناظرین، آپ نے دیکھا کہ ہم نے بہت ہی بہترین اشعار آپ کے سامنے چند شاعروں کے ذریعے پہنچایا، اور جیسا کہ جناب فاطمہ زہرا سلام اللہ علیہا کی ولادت کا دن ہے، ہم سب خوشی منا رہے ہیں۔ جناب فاطمہ زہرا سلام اللہ علیہا کے بارے میں مولا متقیان یاسوب الدین ارشاد فرماتے ہیں، امام علی علیہ السلام کہتے ہیں، بیویاں تو سب ہوتی ہیں پر شریک حیات کوئی کوئی، بیویاں تو سب ہوتی ہیں پر شریک حیات کوئی کوئی، شریک حیات تو سب ہوتے ہیں، شریک حیات تو سب ہوتے ہیں مگر شریک صفات کوئی کوئی۔ ناظرین، امام علی علیہ السلام کے اس کال کے ساتھ میں اپنے پروگرام کا اختتام کرتا ہوں، اور جیسا کہ ہماری دعا رہتی ہے کہ ہمیشہ یوسف زہرا یعنی امام زمانہ علیہ السلام کے ظہور میں تاجیل فرما۔ تو اس دن، اس خاص موقع پر جو ہے مدر ڈے منایا جاتا ہے، ویسے تو ہر روز ہماری ماؤں سے ملاقات ہوتی ہے، ہم ملاقات کرتے ہیں، گھر پہ جاتے ہیں، لیکن آج ایک چیز آپ نہیں کر سکتے ہیں اور اپنی ماں کی دامن میں کچھ خوشی آپ دے سکتے ہیں، وہ یہ ہے کہ آج مدر ڈے ہے، تو آپ ایک چھوٹا سی ہدیہ، ایک کچھ تحفہ لے جا کے اپنی امی کو، اپنی ماں کو جو دے، شاید ان کی دعا آپ کے لیے کامیابی کے راستے فراہم کر دے۔ اور ہم یہ بھی امید کریں گے کہ آپ اپنا فیڈ بیک، اپنا سجیشنز آپ ہمیں نہ دینا بھولیں، انشاءاللہ اسی امید کے ساتھ میں اپنے پروگرام کا اختتام کرتا ہوں. دیکھتے رہیے چینل وین. خدا حافظ.